नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। प्रधानमन्त्री सुशील कोइरालाद्वारा सत्तारूढ प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गर्ने व्यवस्थापिका संसदको बैठक आज बस्दै। ए माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश बारी दुर्घटनामा परेर घाइते उपचारका लागि भारत जानुभएका नेता केपी शर्मा ओली आज स्वदेश फर्कँदै। सिरियाको राजधानी दमास्कको एक विद्यालयमा आक्रमण हुँदा एक बालिकाको मृत्यु। पश्चिमी अफ्रिकामा फैलिएको भाइरसले 121 भन्दा बढीको मृत्यु। र इङ्ग्लिस प्रिमियर लिगमा आर्सेनलद्वारा वेस्टह्याम पराजित। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशील कोइरालाले आज सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग गम्भीर छलफल गर्नुहुने भएको छ। बिहानैदेखि अनौपचारिक छलफल जारी राखेर संविधान सभा भवन नयाँ बानेश्वरमा उहाँले सत्तारूढ प्रतिपक्षी दलका नेताहरूसँग छलफल गर्नुहुने उहाँको सचिवालय स्रोतले जनाएको छ। उहाँले फुचेल घटनापछि देखिएको अवस्थाका बारेमा छलफल गर्न लाग्नु भएको हो। हिजो प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एकीकृत नेकपा माओवादीका प्रतिनिधि सहभागी नभएपछि प्रधानमन्त्रीले आज संविधान सभा भवन नयाँ बानेश्वरमा छलफलको तयारी गर्नुभएको सचिवालय स्रोतको भनाइ छ। व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ। बिहान 11 बजेपछि बस्ने आजको बैठकमा विभिन्न समितिमा बाँकी रहेका सदस्यहरूको नामावली सुनाउने र संसद सचिवालयमा दर्ता भएको निरूपण तथा मेलमिलाप आयोगको विधेयक टेबल गर्ने कार्यक्रम रहेको छ। तर एकीकृत नेकपा माओवादीले फुजेल काण्डमा आफ्ना कार्यकर्ता विरुद्ध अदालतमा मुद्दा दायर गरेको भन्दै फिर्ता नभएसम्म कुनै पनि हालतमा संसद चल्न नदिने बताएको छ। कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्न रहेको 6 र 13 जना विरुद्ध अदालतमा मुद्दा दायर भएपछि ए माओवादी आक्रोशित बनेको हो। ए माओवादीले हिजो नै सभामुख सुभाष नेपाललाई भेटेर सदनका काम अघि बढाउन नदिने जानकारी गराएको थियो। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल गाडी दुर्घटनामा पर्नु भएको छ। काठमाडौँबाट कञ्चनपुरका लागि छुटेको 11P5220 नम्बरको गाडी मङ्गलबार बेलुकी बर्दियाको बबैपुल नसिकै पल्टँदा अरू 2 जना सामान्य घाइते भएका छन्। घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रकाशले जानकारी दिनुभयो। दुर्घटना लगत्तै सुरक्षाकर्मीले प्रकाशसहित 3 जनालाई उपचारका लागि अस्पताल लगेका थिए। अहिले 3 जनाको अवस्था सामान्य रहेको प्रकाशले बताउनुभयो। स्टेरिङमा समस्या भएका कारण मोड्न कठिनाई भएपछि गाडी सडकबाट बाहिरिएको थियो। उपचारका लागि भारत जानुभएका एमाले संसदीय दलका नेता केपी शर्मा ओली आज स्वदेश फर्कँदै हुनुहुन्छ। प्रत्यारोपण गरेको मृगौलामा समस्या देखिएपछि उहाँ 1.5 महिना अघि भारतको म्याक्स अस्पतालमा उपचारका लागि जानुभएको थियो। 2 सप्ताह अघि अस्पतालबाट डिस्चार्ज हुनुभएका ओली दिउँसो 2 बजे स्वदेश फिर्ता हुन लाग्नुभएको एमाले नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभयो। एमाले युवा संघका कार्यकर्ताले त्रिभुवन विमानस्थलबाट ओलीलाई निवास बालकोटसम्म मोटरसाइकल र्यालीका साथ पुर्याउने तयारी गरेका छन्। संसदीय दलका नेता समेत रहेका ओली भारतमा रहँदा संसदीय केही काम प्रभावित भए पनि अब एमालेका काम कारवाही सहज रूपमा अघि बढ्ने नेताहरूले दावी गरेका छन्। ओली अस्वस्थ भई देश बाहिर रहँदा संसदीय दलको उपनेता चयन लगायतका काम बाँकी रहेको र महाधिवेशनको तयारी पनि तीव्र रूपमा अघि नबढेको एमाले नेताहरूले जनाएका छन्। जिल्ला प्रहरीकाले पर्वतले पाङराङ एक कुना चौरमा भएको घटनामा संलग्न 11 जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। मृतकका परिवारले 6 जना विरुद्ध किटानी जाहेरी दिएका कारण उनीहरूको

एभर्टनसँग पराजित भएपछि आर्सेनल पाँचौँ स्थानमा धकिलिएको थियो। तर यो जितले आर्सेनल 34 खेलबाट 67 अङ्क बटुल्दै चौथो स्थानमा उक्लिएको छ। तर 33 खेल खेलेको इभान्टको भने 66 अङ्क छ। 34 खेल खेलेको लिभरपुल 77 अङ्कका साथ शीर्ष स्थानमा छ। बिहान 10 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री सुशील कोइरालाद्वारा सत्तारूढ प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गर्ने व्यवस्था विकास संसदको बैठक आज बस्दै। एमावतीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश भारी दुर्घटनामा परेर घाइते उपचारका लागि भारत जानुभएका नेता केपी शर्मा ओली आज स्वदेश फर्किँदै। सिरियाको राजधानी दमास्काको एक विद्यालयमा आक्रमण हुँदा एक बालकको मृत्यु। पश्चिमी अफ्रिकामा फैलिएको भाइरसले 121 बढीको मृत्यु। र इङ्ग्लिस प्रिमियर लिगमा आर्सेनलद्वारा वेस्टह्याम पराजित। हवस् त, बिहान 10 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। कोरियन भाषा एवं कम्प्युटर को सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंक को माथि। मोबाइल 9845146174। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। प्रोपाइटर एकराज खरेल, बिन्जु खरेल एवं A&B कस्मेटिक पसल खैरहनी 4-24 कोठी परसा चितवन। मोबाइल 9845423779। हामी कहाँ सम्पूर्ण प्रकारका कस्मेटिक सामग्रीहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। प्रोपाइटर रोमन सिंह चौधरी एवं आस्था रेस्टुरेन्ट एन्ड सेक्वा कर्नर खैरहनी 4 सिनेमा रोड पर्सा। मोबाइल 9845073929 र 9818311952। हामी कहाँ खसीको तास, सेकुवा, हाँस, लोकल कुखुराको मासु एवं घुङ्गी पाइन्छ।